चलिए जी, अब अल्फाज की वजाहत देखते हैं। पहले अस्मा देखेंगे। औफा, सबसे ज़्यादा वफा करने वाला। वाओ फा या रूट है, इसम तफजील है। बई उन, तिजारत सौदा। बा या आइन रूट है, इसम मस्तर है। अत्ताइबूना, तौबा करने वाले। ता वाओ बा रूट है, इसम फाइल जमा मुजक्कर। असाइहूना, सियाहत करने वाले। सीन या हा रूट है, इसम फाइल जमा मुजक्कर। अल आमिरूना, हुक्म करने वाले। हमजा मीम रा, इसम फाइल जमा मुजक्कर। अन्ना हूना, मना करने वाले। नून हा या रूट है, इसम फाइल जमा मुजक्कर। अस्हाबुन, साथी। स्वात हा बा रूट है, इसम फाइल जमा मुजक्कर। अल जहीम, जहन्नुम। जीम हा मीम रूट है, फाइल के वजन पर, ये भी फाइल का वजन होता है। मौईदतुन, वादे का वक्त, जवादे की जगह। वाओ आइन दाल रूट है, इसम ज़र्फ है। इसका वाहिद मौउन, इसको भी शेख नाम भी लिखिए आखिर वाले हिस्से को। अव्वाहुन, आहें भरने वाले। हमजा वाव हा रूट है, इसम मुबालिगा। हलीम, हिल्म वाले। हा लाम मीम रूट है, इसम फाइल वाहिद मुजक्कर। अल उसरा, घड़ी। आइन सीन रा रूट है, इसम मस्तर है। राउफ, शफकत करने वाला। रा हमजा फा रूट है, इसम मुबालिगा। मलजा, जगह पनाह की। लाम जीम हमजा रूट है, इसम ज़र्फ है। अस्सलासा, तीन। सा लाम सा रूट है, इसम अदद है। अत्तवाब, बहुत तौबा कबूल करने वाला। ता वाओ बा रूट, इसम मुबालिगा। अब देख रहे हैं कि बहुत सारे लफ्ज़ इसमें मुबालगे के आ रहे हैं इस रुकू में। चलिए अफ़ाल को देख लेते हैं। इश्तरा, उसने ख़रीद ली। शीन रा या रूट है। बाब इफ्तियाल। इश्तरा उन मस्तर। फेल माजी, वाहिद मुज़क्कर गायब। पहले है दो लफ्ज़ हैं, इनको दोनों को हम अलग तरह से लिखेंगे। युकातिलूना, पहला लफ्ज़ लिखिए युकातिलूना। काफ ता लाम रूट है, बाप मुफ़ाअला है। और मुकातिला मस्दर है। फ़ेल मुज़ारे जमा मुज़क्कर गायब का सीगा है। پھر اس کے بعد یکتلون ہے، آپ یہاں دیکھیں گے کہ باب کے فرق سے معنی بدل جاتا ہے، یہ اسی کی مثال ہے. یہ باب نصرہ سے ہے. قتلن مصدر ہے، فعل مضارع جمع مذکر غائب. پھر یقتلون تیسری فارم آگئی اس کی، وہ مارے جاتے ہیں. قاف تا لام روٹ ہے، قتلن مصدر، یہ مضارع مجھول ہے، پیسیو وائز ہے. استبشرو خوشخبری دے دو. با شین را روٹ ہے، باب استفعال، استبشارن مصدر، فعل امر جمع مذکر حاضر. بیعتم بایاتم، تم نے تجارت کی. با یا عین روٹ ہے، باب مفاعلہ، مبائیہ اس کا مصدر ہے، مبائیہ اور ماضی جمع مذکر حاضر کا صیغہ ہے. تبینا واضح ہو گیا. با یا نون روٹ ہے، باب تفاعل، تبیانن مصدر، فعل ماضی واحد مذکر غائب. تبرأ وہ بیزار ہوا. بارا حمزہ، باب تفاعل، تبرعون مصدر، فعل ماضی واحد مذکر غائب. یدل وہ گمراہ کرتا ہے. دعات لام لام، باب افعال، ادلالن مصدر یا ادلال، فعل مضارع واحد مذکر غائب. یتکونا وہ ڈرتے ہیں. واو کافیہ روٹ ہے، باب افتیال، اتقاء ان مصدر، فعل مضارع جمع مذکر غائب. یحی وہ زندہ کرتا ہے. ہا یا روٹ ہے، باب افعال، احیاء ان مصدر، فعل مضارع واحد مذکر غائب. یمیتو وہ مارتا ہے. میم واو تا روٹ ہے، باب افعال، اماتن مصدر، فعل مضارع واحد مذکر غائب. تابا اس نے توبہ قبول کی. تے واو با روٹ ہے، باب نصرہ، توبتن مصدر، فعل ماضی واحد مذکر غائب. یزیغو کج ہو گئے. زا یا غین روٹ ہے، باب دربا، زیغن مصدر، فعل مضارع واحد مذکر غائب. خلفو وہ پیچھے رہ گئے. خا لام فا روٹ ہے، باب تفعيل تخليفا مصدر فعل ماضي مجهول جمع مذكر غائب ضاقت تنگ ہو گئی ضاد یا قاف روٹ ہے باب ضرب ضيقا مصدر فعل ماضي واحد مؤنث غائب رحبت کھلی تھی رحبا روٹ ہے رحبان مصدر فعل ماضي واحد مؤنث غائب زنو انہوں نے گمان کیا زوئے نون نون روٹ ہے باب نصر زنن مصدر فعل ماضی جمع مذکر غائب یتوبو وہ توبہ قبول کرتا ہے تے واؤبا روٹ ہے باب نصر توبتن مصدر فعل مدارے جمع مذکر غائب بس جی